ایکاسن میں یہاں شاید آتی سمیتا ہے بشائے ایکاسن میں یہاں ہو آس پروائے میں سمیتا کو بشائے ہوتا ہے سدھی پیسے استھتی میں سان تانتر استھان میں بڑا بڑی بھاگا دے گا دیرگ ایکاسن میں یکار ہوتا کوئی نہ جی سیات تھی کاریہ شبد بعد ایکدم کاریہ آتا ہے وہ انتیا شبد शब्दलाई नित्य मान्ने पक्ष छ एउटा अब अनित्य मान्ने पक्ष अब एका ठाउँमा यौन होस् भन्दाखेरि त एक त हटो नि त एक हटो भने अब भइरहेको एक जब हटो त कसरी नित्य भयो त अनित्य भयो यौन पहिला थिएन अहिले आयो त पनि अनित्य भयो एक पहिला थियो सकियो त पनि अनित्य भयो त्यो पक्षमा अब कार्य कार्य शब्द बाद इदम कार्य शब्द बाद में यो कुरो भनिन्छ समितायम विषय इदम कार्य नित्यो समितायम विषय भूतायम कार्य भनेको जसको कार्य गरिन्छ नित्य भन्दा जे परमा हुन्छ जे परमा हुँदा कसैको केही काम गरिन्छ भने ती दोडाको यदि संहिता देखाउन खोजियो भने संहितायम विषय बुझायौँ भनेको सन्धि गरेर भन्न खोजियो भने अत्यन्त नजदिकमा पारेर भन्न खोजियो भने यी यी उरेका ठाउँमा या गरेर हुन्छ तर वास्तवमा त्यो कार्य शब्दवाद नभएर अर्को के शब्दवाद हुन्छ नित्य शब्दवाद त पक्षमा चाहिँ भनिसकेको छ पहिला जुन यी भन्ने बुद्धि थियो त्यो यी भन्ने बुद्धिमा अब य भन्ने बुद्धि पार्नु पर्यो बुद्धिको परिवर्तन गर्नु पर्यो शब्दको परिवर्तन होइन त्यसो हुँदाखेरि शब्द अनित्य हुँदैन सुधी उपास्य भनेर भाविँदैथ्यो भने अब संहिता संज्ञा भएर यहाँ सन्धि भएपछि सुधाय उपास्य भन्न थाल्नु पर्यो त यीलाई हटाएर य बस्ने होइन यी सोचेका ठाउँमै य सोच्नु पर्यो त्यति मात्रै स्थान त यतै इदम यथा संज्ञा सूत्र भाष्य स्पष्ट स्थान त अन्तर्यात स्थानगत बराबरी स्थानकृत आन्तर्य प्रमाणकृत आन्तर्य गुणकृत आन्तर्य अर्थकृत आन्तर्य आन्तर्य विधि चारवटा हुन्छन् र स्थानकृत आन्तर्यलाई लिँदाखेरि चाहिँ सोधेका इका स्थानमा यकार हुन्छ भन्ने कुरो यथासङ्ख्यमा सम्बन्ध सूत्रको भाष्यमा स्पष्ट रूपमा छ जाति पक्ष यथासङ्ख्येन जाति पक्ष यथासङ्ख्य नाम निर्वाचित जाति पक्षलाई लिने हो भने यी उडिन्द्री चारवटा छन् य ब र ल पनि चारवटा छन् यथासङ्ख्यमा यसो समाधान लगाएर पहिलो स्थानीय ठाउँमा पहिलो आदेश दोस्रो स्थानीय ठाउँमा दोस्रो आदेश तेस्रो स्थानीय ठाउँमा तेस्रो आदेश चौथो स्थानीय ठाउँमा चौथो आदेश भन्दा पनि निर्वाचित नहुने होइन हुन्छ तर व्यक्ति पक्षमा जाँदाखेरि चाहिँ के हो भन्दाखेरि अब य दुई खालका मात्रै छन् यी अठार खालका छन् अठार खालका यीका ठाउँमा दुई खालका य कसरी गर्नु यथासँग समान स्थानीय र आदेशको जाऊ मिल्दैन स्वरूप मिल्दैन त्यस कारणले त्यो समष्ठ अठार प्रकारकै इकारको स्थान क्या हो भन्दा तालु स्थान दुवै खालका यको स्थान क्या हो भन्दा तालु स्थान त्यस कारणले इकार ठाउँमा य होस् भन्ने चाहिँ त्यो चाहिँ व्यक्ति पक्ष आखिर त जति यी भए तापनि कुरो त एउटै हो, जति या भए पनि कुरो एउटै हो। त्यस कारणले यीका ठाउँमा यदि त गर्नु छ भन्ने हो भने चाहिँ यथासँगै मनले पनि हुन्छ। भन्ने कुरो स्थानान्तरण सूत्रको भाष्यमा स्पष्ट छ, अनुनासिकका स्थानेपि निर्णुनासिका एव। अनुनासिकका स्थानमा पनि त अब य पनि त अनुनासिक य अनुनासिक य छ, अथवा अनुनासिक यी छ, 18 प्रकारका यी त अब अनुनासिक अनुनासिक मिलेर नै हुन्छ। अनि त्यस्तो ठाउँमा य गर्दाखेरि अनुनासिकै य गर्नु कि अनि त्यस्ता चाहिँ गर्न थाल्दा त गण्डागोल लागिहाल्छ नि त। 18 प्रकारका यीमा अनुनासिक पनि छन् अननुनासिक पनि छन्, त अनुनासिक खोज्दै गएर त्यसका ठाउँमा बेग्दै य अनि अनुनासिक खोज्दै त्यसका ठाउँमा बेग्दै य गर्न थाल्दा त कुरा मिल्दैन। अनुनासिक एका ठाउँमा पनि निरनुनासिक य नै हुन्छ। विधियमानत्वेन विधियमान यो त विधान गरिँदैछ नि त, विधान गर्दै गरेको हुँदाखेरि त्यसले सवर्णको ग्रहण गर्दैन। अविधियमान अविधियमान अणले मात्रै सवर्णहरूको ग्रहण गर्दछ, यो त विधियमान हो, त्यस कारण यसले सवर्णहरूको ग्रहण गर्दैन। विधियमानत्वेन सवर्ण अग्राहकत्ता सवर्णहरूको ग्रहण नगर्ने हुनाले गुणभेदकत्व पक्षोपि न विधेया अण विषय। गुणगत भिन्नता त छैन त गुणगत अभिन्नता छ भन्ने पक्ष पनि विधेय अणका विषयमा लाग्दैन। दीर्घारिणाम इगादि पदै उपस्थित आए प्रत्याहारेषु जाति पक्ष एव एव इति अणुले सूत्र भाष्य स्पष्ट। दीर्घारिणाम इगादि पदै उपस्थित आए अब दीर्घ ई पनि आउँछ, दीर्घ ऊ पनि आउँछ, दीर्घ रि पनि आउँछ, आ पनि आउँछ, अथवा इक भन्दाखेरि आ त नआउँदा दीर्घ ई दीर्घ ऊ दीर्घ रि त आउँछन्। त्यस कारणले दीर्घ आदिको पनि इक प्रत्याहारद्वारा उपस्थिति गराउनका लागि इगारी पदहरूद्वारा दीर्घ आदिको पनि उपस्थितिका लागि प्रत्याहारहरूमा जाति पक्ष नै ग्रहण गर्नु उचित हुन्छ भनेर अनुदित सवर्ण सत्ताप्रतिरण सूत्रको भाष्यमा स्पष्ट छ। अतएव त्यसै कारणले सर्वतकारिणाम झल प्रति सिद्धि, जतिवटा तकार भए तापनि आखिर त झल प्रत्याहारमै पर्छ, झल त पर्छ। झलाम झस झसी भन्दाखेरि धात र अंश हुँदाखेरि त जति खालकै भए तापनि आखिर झल प्रत्याहारमा पर्ने त हो। लुवादय इत्यादि निर्देशात् लुवादय भन्ने सूत्रमा निर्देश गरेकाले गर्दा निर्देशादयश्च निर्देश गरिएका पनि जाति आश्रमले मानम। लुवादय भन्ने सूत्रमा जे जे निर्देश गरिएको छ त्यो निर्देशले पनि जाति पक्षलाई नै मान्नु पर्दछ भन्ने प्रमाण गर्दछ। व्याकरणस्य साधु अनुशासन आसन साधु अनुशासनत्वं तु शब्दनित्यता पक्षे शब्दानां सिद्धत्वेन शास्त्र वैयथापत्या निजि प्रसङ्गे मार्जि साधन भवति इत्यादि वृत्तिसंज्ञा प्रामाण्येन यज्ञपरिनिष्ठत्वेन ज्ञापनं तत्साधु इति अर्थापत्तिकल्पवाक्येन बोध्यम्। व्याकरण यसो साधु अनुशासन साधु अनुशासनत्वम त्यो व्याकरणको त अब शुद्ध शब्दको अनुशासन गर्ने, शुद्ध शब्द बनाउने, शुद्ध शब्दहरूलाई मात्रै गुरुत्व दिने काम हो नि त। त्यसो हुँदाखेरि व्याकरणको काम जब त्यो हो भने शब्दलाई नित्यै मान्नु पर्दछ, शब्द नित्यता पक्ष। अब शब्दलाई नित्य मानेका पक्षमा शब्दानाम सिद्धत्वेन, शब्दहरू त्यसै पनि नित्य छन् सिद्ध छन्, त्यसो शब्द नित्य छन् शब्द सिद्ध छन् भनेर भन्ने हो भने त अमुकका ठाउँमा अमुक, अमुकका ठाउँमा अमुक, अमुकका ठाउँमा अमुक भनेर शास्त्रले जो हामीलाई प्रक्रिया बोध गराउँछ, जुन माने पनि शब्द नित्य हो भनेर केही पनि नमान्न थाल्दाखेरि भइगयो भने त त्यसो हुँदा शास्त्र किन चाहियो? र शास्त्र त व्यर्थ हुन जान्छ। त शास्त्र व्यर्थ हुन जाने आपत्तिले गर्दाखेरि हामीले त्यसो नभनेर मृजी प्रसङ्गे मार्जी साधुर भवती, हामी अहिलेसम्म जुन मृजी धातुको प्रयोग गर्दैथ्यौँ, प्रत्ययहरू ल्याएर जोडेपछि त्यहाँ मार्जी शब्दको प्रयोग गर्नु उचित हुन्छ। मार्जी साधुर भवती, मार्जी चाहिँ साधु हुन्छ, इत्यादि चालले भन्नुपर्दछ। शब्दको नित्यता पनि हानि नहोस्, हामीले चिताएको इष्ट सिद्धि पनि होस्। शुद्ध शब्द बनिनु बनाउनु त हो हाम्रो इष्ट सिद्धि। र यी कुरा मृजिका प्रसङ्गमा मालजीको कल्पना गर्नु पर्दछ भनेर वृद्धि संज्ञा गर्ने सूत्रमा भएको जुन भाष्यको प्रमाण मान्नु पर्दछ। र त्यही प्रमाण गर्दा यदि यह परिनिष्ठितत्व ज्ञापन, यहाँ जुन परिनिष्ठितका रूपमा ज्ञाप्यम भनेको ज्ञापन दिनुपर्नेछ, प्रमाण दिनुपर्नेछ, तत्साधु हो, त्यो कुरो चाहिँ साधु हो भनेर अर्थापत्ति कल्पना, अर्थापत्तिद्वारा कल्पना गरिएको वाक्यद्वारा त्यसैलाई साधु मान्नुपर्दछ भनेर बुझ्नुपर्दछ। शास्त्र सूत्रहरू लगाएर जे प्रयोग बनाउन खोज्दछन् हो त्यो प्रयोग चाहिँ हामीले मान्नुपर्दछ। सूत्र लगाए पछाडि, सूत्र नलगाउनेले अगाडिको प्रयोग ठिकै थियो र अगाडिको प्रयोगैलाई मासेर अर्को प्रयोग बनाएको भन्ने सम्झिनु भएन। अगाडिको प्रयोग गरिँदैथ्यो अनि सूत्रहरू लाउनु पर्यो, किन भन्दाखेरि त्यो प्रयोगलाई अलिकति भिन्नै प्रयोग पार्नु पर्यो प्रयोग गर्नका लागि, त्यस कारणले गर्दा सूत्र लाउनु पर्यो। अनि त साधु प्रयोगका निम्ति कतिपय शब्दमा परिवर्तन ल्याउनका लागि सूत्र चाहियो, त्यसरी कल्पना गर्नुपर्दछ। काल्य शब्द बाध्यु पूर्वभाषुन भाषुन नित अनादि तत्प्रवेशात् तत्कल्पना बोध्यम्। अब काल्य शब्दवादमा चाहिँ अब शब्दहरू अनित्य हुन् भन्ने पक्षमा चाहिँ, काल्य भनेको अनित्य, शब्द अनित्य हुन् भन्ने पक्षमा चाहिँ पूर्व भाष्य उन्नित पहिलाको जुन भनिएको जुन भाष्य हो त्यो भाष्यले भनेका कुरालाई अनादि तात्पर्यवशात, अनादि त्यसलाई त अब अनादि कल्पना गर्न खोजेको हो भन्ने, अनादिता अनादि मान्ने तात्पर्य हो भन्ने विचारले त्यसको कल्पना गर्नु उचित छ। यतैन त्यस कारणले स्थान र प्रमाण भयान्तर तमै, स्थान र प्रमाण दुवैले बराबर छ भने कोही रस्वीकार चरितार्थ यण दीर्घ कथम स्या, स्थान पनि मिलाउँदा प्रमाण पनि मिलाउँदा चाहिँ उभयान्तर तमे दुवैपट्टिबाट अन्तर तमे भनेको एकदम बराबर बसेको चाहिँ के हो भन्दा रस्वीकारको ठाउँमा चरितार्थ भएको यण य, रस्वीकारमा एक मात्रा हुन्छ, रस्वीकारको तालुस्थान हुन्छ अनि यको पनि एक मात्रा हुन्छ तालुस्थान हुन्छ, त्यसो हुँदा स्थान र प्रमाण दुवैले त्यो बराबर भयो, त्यो ठिकै छ। अब दीर्घमा चाहिँ कसरी त्यो यण होस् त, दीर्घमा त दुई मात्रा हुन्छ, स्थान त मिल्यो अरे प्रमाण मिलेन भन्छ, त्यो कुरो भन्नु हुँदैन त हो, यति अपास्तम त्यो कुरो भन्नै हुँदैन, किनभने हामीले मात्रा हिसाबले यहाँ ल्याएकै छौँ न, यत्रा निको विधमान्तरम त स्थान त अन्तर्यम बलियो, स्थानकृत अन्तर्यलाई मात्रै हामीले बलवान मानेका छौँ र त्यहाँ स्थानलाई मात्रै गुरुत्व दिएको छ। प्रमाण पनि त्यहाँ जबरजस्ती ल्याउने हो भने त दीर्घ इकारका ठाउँमा य गर्न त अप्ठ्यारो पर्छ, जबकि दीर्घ इकारका ठाउँमा पनि यकारै भइरहेको छ, दध्योजनम भन्छन्, शुद्धिपाश्य भन्छन्, होइन, अब त्यस्ता सबै दीर्घ इकारका ठाउँमा पनि य गरेको पाइन्छ, रस इकारका ठाउँमा पनि य गरेको पाइन्छ, त्यसो हुँदा पनि हामीले यहाँ अब बेग्लै कुराको कल्पना गरेर कहाँ भयो त, शुद्धय उपास्य यति जाते, स्थान त अन्तर्यस्य सर्वतो बलपत्वात्, स्थानकृत बलवान सादृश्यलाई मात्रै सबैभन्दा बलवान मानेको हुनाले, त्यसै कारणले स्थानान्तर तमे नभनेर सानन्द तमे नभनेर सप्तमी निपादैछ चाहिँ यता दुसन यो भाष्य सप्तम सानन्द तमे भनेर सप्तमी त पाठ गर्दाखेरि यिनै कुराहरूको अप्ठ्यारो पर्छ भनेर भाष्यमा दोष दिएको छ र स्थानान्तर तम स्थानै अन्तरतम स्थानमै बराबरी हुनुपर्दछ भनेर त्यहाँ अन्तर शब्दमा तम प्रत्यय लगाएको छ त्यति जोड दिएर भनेको छ त्यसमा चाहिँ स्थान गुण प्रमाण अर्थमा स्थान चाहिँ बलवान हुनु पर्छ अनचि छ च विधि अर्थ च भन्नाले विधि अर्थका लागि च भनेको अस्पार भएमा अजह परस्य अजदेखि परतिर भएको यरह यरको द्वित्व हुन्छ नजु अचि त्यहाँ अनचि भनेको भइहाल्छ च किनभने भन्दाखेरि च भन्नाले कुनै एउटा सूत्र अगाडि जस्तै अचोरा भ्याम द्वे अब त्यो सूत्र भनियो अप्रत्ययका पछाडि आउने र रहका पछाडि आउने यहाँको द्वित्व होस् अनि अच र यहाँ त्यहाँबाट अनुवृत्ति ल्याइयो अनि अचि पनि ल्याइयो तर कुरो के छ भने उहाँ त अचि छैन अनि उहाँ अचि नहुँदाखेरि अब के छ भने उहाँ त पछाडि केही भए तापनि नभए तापनि यहाँको द्वित्व हुन्छ तर अस्पार नभएमा पनि उहाँ अस्पार भएमा पनि हुन्छ अस्पार नभएमा पनि होस् भनेर यहाँ ऊ भनेको हो अचि भनेको न तु अचि अस्पार भएमा पनि गर्ने सूत्रहरू छन् द्वित्व अगाडि पनि अस पछाडि पनि अस माझमा यर हुँदाखेरि पनि यरको द्वित्व गर्ने सूत्र छन् सिद्धान्तको अवधिमा त्यस कारणले यहाँ भनौँ त्यो त छ तर अनचि छ अस्पार नभएमा पनि होस् अस्पार भएमा त होस् होस् अस्पार नभएमा पनि होस् धनितन चाहिँ यो कुरो धनित भएको छ ए ओङ्सूत्रको भाष्यमा तदा त्यस कारणले भन्यो द्वेवास्त सूत्रकृता साकल्य मात्रै सर्वत्र सूत्रकारले साकल्यका मतमा सर्वत्र द्वित्व भाव उक्ति साकल्यका मतमा सबै ठाउँमा द्वित्वको अभाव भनेको छ सर्वत्र साकल्य छ भन्ने सिद्धान्तमा त्यहाँ अब सबैतिर अब जित्तको अभाव हुन्छ अवसाने जित्त सिद्ध है अनचि यति प्रसिद्ध प्रसिद्ध तर अवसाने अब पछाडि सबैभन्दा अन्तिममा भएको यर्को पनि जित्त होस् भन्नका लागि अनचि यति भनियो भने असलाई प्रसिद्ध प्रतिशत गर्यो पूर्ण रूपमा प्रतिशत गर्यो त्यसै कारणले नतु अचि कलिदास प्रतिशत र प्रसज प्रतिशत भनिन्छ त्यस कारणले यहाँ अचसँग जब नयाँको समास गरियो त्यहाँ अब प्रसज प्रतिशत भयो अचपर भएमा चाहिँ नहोस् नहोस् अरू परभायमा भए पनि होस् वा केही पनि परमा नहोस् तर अचपर भएमा चाहिँ नहोस् इदम द्वित्वम षष्ठ द्वित्वमा द्वित प्रयोग भयो यो जुन द्वित्व हो षष्ठी छ अध्यायमा गरिएको जुन द्वितीयको प्रकरण जस्तै दुईपल्ट प्रयोग गर्नका निम्ति यहाँ द्वित्व गरिएको हो यरह इत्यादि अनचि छ भन्ने सूत्रमा त यरह त छैन त हो भन्दाखेरि यर इत्यादि अध्यारित उच्चारण क्रिया अध्याह गरेको हल्का सूत्रबाट अनुवृत्ति ल्याएको उच्चारण क्रिया निरूपित कर्म षष्ठी उच्चारण क्रियाद्वारा निरूपण गरिने कर्म अर्थमा षष्ठी व्यक्ति भएको मान्नु उचित हुन्छ त्यति धकारे सद्वित्वसँगै यहरमा धकार छ त्यसको द्वित्व हो नत्र द्वितीय पूर्वस्थानै जस्तो निष्पन्न दस्य भी लक्ष्य लक्षण न्याया। अब यहाँ के भन्छन् भने धकार त गरियो, धकारको झलम जस झसीले दग हो, त्यो दगको फेरि जित्न गर्दिन, द पनि त आखिर डरमा आइहाल्छ, आउँदैन सुधा धाया हुन्छ अनि दगको फेरि जित्व गर्दिनु अन्त थत्त हुँदैन नि हो, किन हुँदैन अन्त अघि एकपल्ट भएको छ नि त धाको दित्व, अघि धाको गरियो अहिले दको गर्नु भन्दा लक्ष्य लक्षणम सकदेव प्रवर्तते, लक्ष्यमा लक्षण एउटा लक्ष्यमा एउटा सूत्र एकैपल्ट मात्रै लाग्छ, बार बार लाग्दैन, एकपल्ट धमा लागेर दुवटा ध बनाइयो, त्यही दुवटा धको त एउटा द भएको अनि एउटैमा गरेको गरे गर्न थाल्दा त अनि लाखौँ हुन्छन् त, अब लाखौँ ध भएको रूप भन्दाखेरि कसरी भन्नु, त्यही भनाइ त उयो शुद्धि पाइस, जब बोलाइमा केही अन्त हुँदैन भने किन त्यसमा बन्द गर्नु, लक्ष्मी न्याय विकार अन्य पेन न लक्ष्य अन्यत्र प्रपञ्च विकार अन्य अन्य पेन त्यहाँ विकारै मात्रै भएर भिन्नै जस्तो देखिएको हो, धको द भएको मात्रै हो, त्यसलाई भिन्नै लक्ष्य भन्दैन। अब आयो है यहाँ स्थानीय बजाउँदैछ, तिमीले यो पढेका छौ न, पढेको छ भने त पढ्यौ, शुद्धि पैसामा स्थानीय बजार सन्दल विधको के काम, रामायणमा त जानेको छ स्थानीय बजार सन्दल विध, रामाङ्गे हिँडेका ठाउँमा य भयो, य भए पछाडि अब सुविचारले द्वित्व गर्नु दीर्घ गर्नका निम्ति उसले विभक्ति परिवारमा मान्छ, य त विभक्ति होइन, हिँडे विभक्ति थियो अनि यहाँदि विभक्ति यहाँ आदिमा हुने सुविभक्ति भन्छ, यहाँ प्रत्यार त छ य सुविभक्ति त होइन, कसैले दीर्घ गर्ने भन्दाखेरि त्यो सिङ्गिएका ठाउँमा य आएको हो, सुपकै ठाउँमा आएको य, त्यस कारणले गर्दाखेरि आदेश पनि स्थानीय जस्तो मानियो, आदेश भयो य स्थानीय भयो निए, य पनि निए जस्तै मानियो, कसरी मानिन्छ त्यस्तो काहीँ भन्दा हुन्छ, मानियोस् भन्दा किन भयो यता कहिले कहिले काहीँ श्राद्ध तिथि पऱ्यो भने बाबु जानु नभ्याउँदा छोरालाई पठाउँछन् त, उसलाई उत्तिकै स आदर सत्कार गरेर पूजाहरू गरेर दक्षिणाहरू दिन्छन् त, दिँदै लोकमा चलेकै त दिनु पऱ्यो नि त न्याय, जब त्यहाँ अब कहीँ कहीँ के छ, अब कुशको काम परेको थियो, अब कुश भेटिएन काँस रहेछ, अन्त अब काँसैले पनि त्यही काम चल्छ भनेर काँसैले पनि गरिन्छ, गरिँदैन अन्त काँसलाई कुसै मानिएन त्यहाँ, जब ती सब कुरा छन् भने यहाँ यलाई विभक्ति किन मानिँदैन, त्यो त कुरो बुझेको थियो तर यहाँ चाहिँ किन चाहियो, शुद्धि पैसामा त्यो झन्झट किन ल्याएको भन्दा शुद्धि पैसामा एउटा कुरो छ, यीका ठाउँमा जुन य हो त्यो यलाई हामी स्थानीय भाव गर्छौँ, स्थानीय भाव गरेर यलाई यी मान्छौँ, यलाई यी मानेपछि त अब अनासी चलचित्र गरोस् त, अगाडि अस्पताल नभएमा भन्छ यलाई यी भन्दा अस हुन्छ, अनासी चलचित्र नगर्नका निम्ति नहोस् भन्दाका लागि स्थानीय आदेश आयो भेला, स्थानीय आदेशको भिन्नता स्वरूपम शब्दैछ शब्द संज्ञा इत्युक्त यसले भनेको कुरो र तद् स्थानापन्न तद्धर्म लभते, त्यसका स्थानमा आएकाले त्यही धर्म प्राप्त गर्छ, एउटा डिसीको ट्रान्सफर भएर गयो अर्को आयो भने त्यो त्यही जिल्लाको डिसी मानिँदैन, यो त मङ्गलदैको थियो कहाँ यहाँ काम गर्न पाउँछ भनेर हुन्छ, विश्वनाथको भएर आयो उसका ठाउँमा आयो, त्यस कारण यो विश्वनाथको डिसी हो भन्नु पर्दैन, र तत्थाना पन्नास तत्धर्मम जब त्यो उसका स्थानमा आएकाले उसैको धर्म प्राप्त गर्छ, यथा गुरु स्थानीय शिष्य याज्ञ कुनै जसरी गुरुका स्थानमा शिष्य जजमानका घरमा गएर अब गुरुले पाउने अग्रासन आदि सम्पूर्ण आदरहरू पाउँछ। यस्तो लोक न्याय यहाँ राख्छ नि मैले, अब लोक न्यायद्वारा स्थानीय कार्य आदेशे स्थानीयको कार्य आदेशमा नहोस् भन्ने कुरो हुँदैन, आदेशमा पनि हुन्छ। स्थानीयको कार्य आदेशमा हुँदैन कि भनेर स्थानीय बजार सुन्दर लगाएको हो नि, न त स्थानीय अलाश्रय विधि हो, अलाश्रय विधिमा त हुँदैन भनेर तपाईँहरूले भन्नुभएको छ। अलाश्रय विधि भनेको भन्दा एउटा अक्षरलाई मानेर हुने विधि, अललाई आश्रय मानेर, अल भनेको अल प्रत्याहार, अल प्रत्याहारमा त अब एउटा वर्ण नै आउँछ, हजुर, अलि उसले त प्रत्येक वर्ण आफ्नो आफ्नै ऊ हुन्छ। अब दोडा वर्ण भनिएलाहरू इति इति कुन प्रत्याहारमा आयो भन्दा भनिन्छ अमुक प्रत्याहारमा भनेर, न त यी पनि छ त पनि छ फेरि यी पनि छ, सबै त अस्प्रत्याय अस्प्रत्याय नभए पनि अल्प्रत्याहारभित्र पर्छ, र पनि त इतिलाई त अल्प्रत्याहार भनिँदैन, इति भनेर त हुँदैन एउटा भनिदिनुहोस् भनेर भनिँदैन। त्यसो हुँदा एउटा अक्षरलाई आश्रय मानेर हुने विधिमा चाहिँ स्थानीय भाव नहोस् भनेपछि त यहाँ त अब द्वित्वको निषेध गर्नुपर्दाखेरि त एउटै अक्षरलाई आश्रय मानेर त गर्नु पर्यो नि त, होइन, अस्पल नभएमा भनेर त उसले, अनि अस भनेपछि त एउटा अक्षर भयो, त्यसो हुँदाखेरि एउटा अक्षर सम्बन्धित विधिमा चाहिँ स्थानीय भाव हुँदैन, र यहाँ त एउटै अक्षर सम्बन्धित विधि छ। त्यसो हुँदाखेरि त यो उसले त भएन त स्थानीय स्थानीय उसले त त्यसति न्यायलब्धमिदम आदेशै छ स्थानीय हो, त यो अल आदेशको जुन स्थानीयभूत जुन अल हो तत् स्थानीय सम्बन्धित चो अल, त्यो स्थानीयसँग सम्बन्ध राख्ने त्यो अल हो, तत् वृत्ति धारणा सय त्यस लाई मानेर हुने जुन कार्य हो त्यस्ता कार्यमा स्थानीयभूत भाव हुँदैन। अतएव त्यसै कारणले रेफा स्थानीय विसर्गस्य रुशब्दत्वम् न स्यात्, रुशब्दत्वम् न स्थानीयभूतेन इति। अब रेफका ठाउँमा विसर्ग गरियो, अब विसर्ग गर्दाखेरि विसर्ग गरिसके पछाडि फेरि त्यहाँ रु चाहियो, अब स्थानीयमा भाव गरेर यो त पहिला रु नै थियो भन्न खोज्दाखेरि रु शब्दत्वम न स्थानीयत्वेन, स्थानीयमा भाव गरेर रु शब्दत्व आउँदैन। स्थानीयमा भाव गर्दा रेफ हुन सक्दछ एउटा अक्षरको एउटा अक्षर, रु हुन त रु रेफका अगाडि रु पनि थियो होला, स्थानीय भाव गर्दाखेरि रु हुँदैन भनेर भोग प्रवेश भन्ने सूत्रको भाषामा प्रश्न छ। ऋण धातु द्वितीय अभ्यास उरत अत्य अनित्यस हजार शेष अनित्यस पुनः पूर्व अभ्यास तुलना अभ्यास त्यसै धातु बहुत लामो रहेछ है यो त थियो भने त सक्ने थिएँ लानु कुनै चाहिँ।